मलाई एक्लै गाल पाउने आउले माया लाउने दुनियाले चाल पाउने मैले एक्लै गाल पाउने आउले माया लाउने दुनियाले चाल पाउने मैले एक्लै गाल पाउने आउले माया लाउने दुनिया